사비시구 멍가서 메트로 FM 위비 프리티풀 अपक्ष ख छिसक्सिगु मंगाकु छ मेट्रो एफएम गुबु पुतुक मेगा हरजे थोने पार्लमन लवले हन छ छिटलास कुस्नात न जिस र कृष्ण जप पाखिन थों पाको त बनाति गु नरेश ताम्रकार नेवाटी राष्ट्र संघ त नेवाटी दबे नायो ले आदिवासी जनजाति राष्ट्र आन्दोलन नेपालले नेवाटी पाखिन प्रतिनिधित्व नाव याचना दिम ले थों या टिंगु प्रदर्शन या प्रसंग त के सला बिकिजी वेकल स्टेन फनु सफु दिरु गु नरेश जोजलपा नरसी थौ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन पाखे प्रदर्शन या गुजारो टेटो दुजुला वास्तविक गजो कुठै थौ यो प्रदर्शन ख थौ यो प्रदर्शन दै चाहिँ संविधान सभा दु ती विभिन्न राजनीतिक दल अले ती ती ती सभासद ती मुखला संविधान सभा त ती ती ती पहिचान सहित ती संगीत संविधान जारी एक युनिटी ती विभिन्न आदिवासी जनजाति लगायत दक्षिण चित्र जनदबाब सिर्जना या नीति छौ जनसभा रूपमा चाहिँ या त्यो नोट अलि ठुके चाहिँ विभिन्न पहिचान सहित चाहिँ ठिठी थासन चाहिँ जुलुस वया रत्न पार्के भेला दिया अनि चाहिँ अठो आदिवासी आन्दोलन त्यो चाहिँ आदिवासी त्यो डको मुखु ठुके चाहिँ मधेसी त्यो मुस्लिम त्यो दलित त्यो मखला महिला यु अथेन टु चाहिँ मखला खस त्यो डक्को ल्युने लाका त वर्ग चाहिँ राष्ट्रिय आन्दोलन ख थै रूपमा चाहिँ ठुके त चाहिँ अन चाहिँ थि चाहिँ समुदाय पी व्यक्तित्व त वया अन चाहिँ एकबद्धता पङ्क्यु व सभा त चाहिँ सम्बोधन या ज्ञानहरू ऊ किसिम ठुट चाहिँ छौ दबाब रेली दबाब चाहिँ जनसभाको ठाउँ ठुके त ठाउँ यो सभा त चाहिँ कया त नेभी थ्याथसँग चाहिँ जुलुस हुई अहिले जुलुस चाहिँ रत्न पार्के ढिङ्का रत्न पार्के सबै यापट्टि दबाब प्रदर्शन नापा चाहिँ सबै यापट्टि गोसा जुला सबै चाहिँ पार्टी नेतृत्वसम्म नुवाईपट्टि ज्याजो कठयौँ खल कि या चाहिँ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालीपट्टि ठयु गठ विभिन्न नागरिक संगठन सभा जनजाति संगठन जस्तै मुस्लिम त्यही पाखे नठो आन्दोलन त समर्थन त्यहाँ वे कति वहीसम्म मुस्लिम पास वहीला अठेन टु चाहिँ महिला आन्दोलन कर्मी त्यही पाखे न वही अहिले चाहिँ थारू त्यही पाखे न वही ठन थारू त्यो विषयले चाहिँ छौ भ्रम बोल्न चाहन्छु थारू त एउटा राष्ट्रिय आन्दोलन बरु त्यही किसिमा चाहिँ छमनीमा थारू या व्यक्ति देख्न नहुन चाहन्छु या थारू त चाहिँ ठो राष्ट्रिय आन्दोलन छौ अभिन्न अङ्ग कठे ती नापा निसिया नु आनु लिपटको दही रहे किसिमा थारू त नवई अले टु चाहिँ मधेसी नागरिक समृद्ध मधेस नागरिक अभियान दैति छौ चाहिँ डक्को मधेसी दैति छौ नागरिक समाज दैति छौ मङ्कागु नागरिक समाज गठन जुदु भएको पाक्ने हुई अथे या चाहिँ विभिन्न अले खस राष्ट्रिय सङ्घर्ष समिति रहेटु भएको दिन चाहिन्छ अहिले या चाहिँ विभिन्न दलियु पाखे दलीय भातृ सङ्गठन र नचाहि पहिचान नीति लडा छौँ दल त नहोइ अथे त्यो राष्ट्रिय राज्य स्तर चाहिँ ऊ चाहिँ संविधापा ऊ संविधान सभा चाहिँ पहिचान नाटोहरू च्याउ चाहिँ जातीय पहिचान राज्य ओ विभिन्न कोन चाहिँ ओ चाहिँ लगायत चाहिँ अलिक अल्पसङ्ख्यक त लोपोन्मुख जनजाति त टक्को ती ठाउँ यो चाहिँ ठो जनसभा चाहिँ उयो गर्दै नयाँ ठाउँ चाहिँ माग त चाहिँ प्रदर्शन यहाँ दबाब दियो ज्याजो नेवाटीपट्टि हके छु बसन्तपुर चाहिँ 12 बजे अन सूर्यना चाहिँ रत्न पार्के वही खुवा जुन खास छुक कार्यक्रम नेवा अठेन्दु दिन निवेदन या इनाप याना कि विभिन्न जातीय पहिचान सहित गु राज्य नपायु नपाऊ संविधान सभा कि च्याउ जातीय राज्य पहिचान सहित राज्य कल्पना याना कि उसले प्रतिवेदन वो दुःख अठे चाहिँ शेर्प त छौ चाहिँ शेर्प प्रदेश युपी पश्चिमी छौ कोन वही तामसालिङ्गै पनि छौ कोन वही किराँत प्रदेश पनि छौ कोन चाहिँ वही भेलाजिया अहिले कति चाहिँ अथे टु लिमोवान पिची भद्रकाली भेला दिया हुई मगरा पिची धरहरा भेला दिया हुई ठिक अले तमुवान पिची जमले भेला दिया हुई विभिन्न ठासना ठाउँ चाहिँ पहिचान सहित चाहिँ ब्यानर झन्डा जुलुस झन्डा वे वे सिलसिला चाहिँ नेवा त चाहिँ प्रसिद्ध पुरै भेला दिया कि चाहिँ नेवा त्यो ऐतिहासिक खासै ती भेला दियाको नेवा त अन ती जुलुस सहित चाहिँ वन सभाले चाहिँ वा जनसभाले भाग काट्दा चाहिँ हुने अनि आदिवासी जनता राष्ट्र आन्दोलन नेपालमा नाफो घोषणा त ज्याझ गर्न छ सात वा आठ गते लगातार रूपमा चाहिँ संविधान सभा घेरौ या ज्याझुन घोषणा दौडो आ छौको छ गते चाहिँ नेपाल बन्द घोषणाहरूको अवस्था हामीले चाहिँ छ गते कार्यक्रम स्थगित न सात गते आठ गते चाहिँ घेरौ कार्यक्रम खके छुका विषयले स्पष्ट नदिला आठ हो ती आदिवासी जनजाति राष्ट्रिय आन्दोलन पहल न्यू चाहिँ आन्दोलनरत पक्ष त्यस्तो छठाएजुल ओके सहज कर्तै भूमिका चाहिँ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नै या उजुल कि निगु दिने चाहिँ गु नेपाल बन्द घोषणा त उठ चाहिँ समाहित याना चाहिँ छ गते तिन गते नेपाल बन्द र पाँच गते नेपाल बन्द छठाए न्यू ए चाहिँ जक्को आन्दोलन कार्य छठाएसम्म माटे उद्देश्य छ गते चाहिँ नेपाल बन्द घोषणा या उजुल ए जिया चाहिँ आठ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन घोषणा नाटो चाहिँ छ सात आठ नौ चाहिँ संविधान सभा के हो उके स्वरूप परिवर्तन ल्याएमा आवश्यकता दु आदि याक्ने चुनाव त परिवर्तन ल्याएदी अहिले छ गते नेपाल बन्द आदिवासी जनजाति राष्ट्रिय आन्दोलन चाहिँ वैज्ञानिक पक्ष चाहिँ यावै आन्दोलन त नजिसी समर्थन ल्याएको एकीबद्ध जारी आयो नीति कथमा छ गते नेपाल बन्द समर्थन या एकीबद्ध पङ्क्यु ज्याज्या छ गते ज्याजुट लिख्यायो मा आवश्यकता चाहिँ आठ याक्ने चुना छ गते नौ गते त बानेश्वर घेराउ संविधान सभा घेराउ त चाहिँ उखे त भटिजा स्वरूप परिवर्तन याल्छ ठोइले संचार माध्यमै खुवाइजुङको ठ तीस दलीय मोर्चा ओ वैद्य माओवादी सहित आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाली उपटी संयुक्त रूपमा चाहिँ छ गते चाहिँ बन्द आह्वान युजुल ठुसुङ्गु मोर्चा अर्थात् सुङ्गु पक्ष छठाए चुनका समाचार व्याचुङ्दु छुख ठो चाहिँ संयुक्त रूपमा या उपटी ज्याजो कठौपट्टि छिक्छ हाइडियु खुवा कि छुख आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल सहजीकरण न्यू आन्दोलन पक्ष वार्ता तया छौ आन्दोलन स्वरूप विकास या ज्याजुअल नेसनल ट्रेनिङ लिउने दु सासा बेङ्केटी छौ ज्याजो नदिया न्यू आन्दोलन त लिटकया छ गते आन्दोलन न्यू आन्दोलन पक्ष त अन्य ज्याजुअल अहिले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन ओ डक्क सहजीकरण भूमिका मिठो अब यावे आन्दोलन न पैचानिक पक्ष यही यावे आन्दोलन त नी आदिवासी जनजाति राष्ट्रिय आन्दोलन चाहिँ सहभागी जी सहमति आयो मतलब ओके समर्थन ल्यायो अन्त एकबद्ध पङ्क्यु ज्याज्यो या थो चाहिँ छ गते जी चाहिँ नेपाल बन्दै त आदिवासी जनजाति राष्ट्रिय आन्दोलन चाहिँ एक सहमति दु के एकबद्ध पङ्क्यु र छ गते नेपाल बन्दै त चाहिँ सफल याना मतलब धक्का पूर्ण रूपमा चाहिँ दबाब दिउँदै निर्णय ख उठे चाहिँ सकल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन दुपी मर्पी सबै नचिठो छ गते आन्दोलन त धक्का पूर्ण आन्दोलनको रूपमा विकास याना चाहिँ पहिचान सैती सङ्घीय संविधान जारी नीति चाहिँ सकल छठा छपन्चीमा आवश्यकता दु एक चाहिँ याना हुने नर्सी चाहिँ यी भेटलो जानकारी भेटलो छिटै गुक्सु भाइ लिपले भाग्न नाप्ला एफएम परिवार त अलिक लोकप्रिय एफएम मार्फत भानुमेजभित्र ठाउँ बाह्र बजे प्रसिद्ध पुरै धाया थो जनसभा सहभागी इनाम छिटै गुक्सु भाइ उहाँको ख नरेश ताम्राकार उहाँको सलभेको ख उहाँको नेवाटेगु राष्ट्रिय संगठन नेवाटी डुबुया नायकले नेवाटेगु मङ्काको मोर्चा नेवासुवात राज्य मङ्का सङ्घर्ष समिति पखी आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले प्रतिनिधित्व हिँड्न चुना दिमुख उहाँले सलभेको छु ठौँ नजिटोबाट सङ्केत बी ढुङ्कुगुडु उनी गुज अफनाथना थोइ त ब्या सुब्या पल्खलिपा पासाउदिन पाखी छिनी नदी पै जाजो नेवा सरोकार सजाओ तिटी झालो बाला गुये देया था ये महानगर पालिका या सार्वजनिक अपील छेया फोहर न्याने लाठा वहाँ मछे निया निठा सुतासिया गुता ईटा का छिगु ट्वाले फोहर मुंकेटा वैगु रिक्सा ट्रैक्टर वा गाड़ी जग फोहर वांछया शहर सुचु पिचु यागु ज्या महानगर पालिका याटा गुहाली याना दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको प्लास्टिके मिचा गुबले हैं मछले ठोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या तो बचे ना दिशा पसाव बने बले हाकुगु प्लास्टिक या मिचा या पलेसा काप वा भुआया मिचा जगह छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको नापा अभिवादन छिक्मे सकसिद थोका ये महानगरपालिका न्यवया मेट्रो एफएम गुइपी फुटी खो मेघार चले थौ शुक्रबार शुक्रबार पतिका झका इजनको ज्याझक न्यवा सरकार न्यवा सरकार लिपाङगो इले राजनीतिक घटनाक्रम दिसे सम्बन्धित छिको विचार कैजनाको ढो माघ 8 गते हुए त आ त अनुमाला थौ 2 गते थनी सवायज लियोन्दनी अर्थात खुनु लिपा थनी खुनु लिपा नेपाया मूल कानून नेपाली जात अले नेपाल ल्युने लानसुङको ल्युने लाकातिताको शासित जचङको वर्ग उत्पीडन लानसुङ वर्ग यत उन्मुक्ति हैको संविधान जारी जुइको दि संविधान गजाको होइले सा संविधानले जारी जुइ गाते छ तर जारी जुइ मजि थौ या थासे तनि संविधान वला रासक गजाको होइ गाते हो थौ उत्पीडन लानसुङ ल्युने लानसुङ शासित जचनमाको वर्ग थिमसँग वाचाको चौदो अजन चिसं गु आन्दोलन याना थौतकै अवस्था तक थेनौ ख अथवा थौतकै अवस्था तक थिंकि गुनि ति कुतजु ख थ्वित संस्थाको दिया गुनि ति आयोगको संविधान न थु मर्म या त थु स या त सम्बोधन यही मकर गातेको तै सुन सक ढो उकि निया निठा लेखे आन्दोलन या ज्याझ त वइ सुन सक ढो पहिचान व संघीयता पक्षधर ठिठी गठबन्धन मोर्चा तेस थगुए कथा या ज्याझ त हैचुनको ढो थै चलेन पद्मरत्न तुलाधर या नेतृत्व डुगो अथवा पद्मरत्न तुलाधर संयोजक संयोजकत्व डुगो आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल थौ छगो ज्याझ घोषाकै तिनको ढो अथे मेमेको दल तेस वा दलीय गठबन्धन वा दलीय मोर्चा न थगो कथा ज्याझ त पितृव्य हैचुनको ढो लिपाङको इले छौ कथा नै हो खसा वैद्य माओवादी नेतृत्व डुगो मोर्चा अले पद्मरत्न तुलाधर या नेतृत्व डुगो गठबन्धन गु आन्दोलन ख वा आन्दोलन राष्ट्रिय आन्दोलन नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल मङ्का कठ आन्दोलन या सङ्घ ज्याझ त पिर्बिको आन्दोलन या नहुनेको तयारी यान सङ्घ ढो छि स्वेबले माघ 8 गते निहटक गजियाको ज्याझ त उहेमाली अथवा गजियाको ज्याझ छि वैचुङ खना चञ्चना थु विषयले छि थको विचार पङ्का दिबै उके नीति छि जिमको स्टुडियो या फोन ल्या 42-32-735 अले 42-32-736 फोन हेला थको विचार पङ्का दि त एना पञ्चना सके दल त माघ 8 गते मस्यौदा संविधान जो जोसा हेगुगा तयारी यन्त्र नगठो आयोगको तयारी स्वयं खसा मस्यौदा संविधान वहीको सम्भावना तक्न म ज्याउन चुनौतो जब मस्यौदा संविधान वहीको अथवा संविधान जारी आएको समस्या खन्न दै चुन्चन वा दलतेको तयारी मगाव गातेपटि खप्या चुन्चन दलते पाठे गु संवैधानिक राजनीतिक सहमति तथा संवाद समिति बार्दाजिया मुख्य विषयले सहमति चुलाकीमा अवस्था सहमति चुलाकीको या चन्चन मछिङको अवस्था चन्चन थापे वनाचुङको अवस्था लान चुन्चन ठो अवस्था ल्याउ मस्यौदा संविधान तक्न वहीको सम्भावना मढै भएको थियो। यद्यपि माघ आठे मस्यौदा संविधान हेको नीति सत्तारूढ दलतेसँग तयारी चुनौतो तर यी अभाव वा विपक्षी तेगो विरोध या कारण मस्यौदा संविधान तक उभिएको अवस्था छिन जुझौँ हुन चुनौतो म जुझौँ हुन चुनौतो सम्भावना खनिँदै चुनौको मर हो ठो अवस्था त छिन गुठा कैचना दिएको थियो। आन्दोलन यहाँ निथा जुझाउन चुनौतो संहिता वा पहिचान पछि धेरैपट्टि आन्दोलन जुझाउन चुनौतो सत्तारूढ दल त मस्यौदा संविधान हेरेको तयारी लगे जुझाउन चुनौतो तर तयारी अभाव वा यी अभाव नप विपक्षी तेगो विरोध ज्याजोया कारण विपक्षी दल तेगो विरोध ज्याजोया कारण ठो समस्या न ठो समस्या छन् तचुयाउन चुनौतो अथवा छौ कथा मस्यौदा संविधान हेरेको तकन मोज्याउन चुनौतो छि गुकुठा कैचना दिएको थियो। लिपाङको राजनीतिक घटनाक्रम त कया छि गुकुठा कैचना दिएको थियो छि थको विचार पङ्का दिपे जिम्मे फोन लिया 42 32 735 अनि 42 32 736 फोन लिने दिछ। पद्मरत्न तुलाधरले नेतृत्व दोगो राष्ट्रिय आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल ठाउँ छ ज्याझ विरोध सभा यहाँ त्यहाँ छ अथे सत्तारूढ दल त अझन संविधान जारी आएको पछि हुन चुनौतो मस्यौदा संविधान तको सुसाना आए त जारी आएमा घाटेपट्टि तर्क निहने है चुनौतो त्यो तर्क आजको मुख नापानसी वै चुनौको ख तर मस्यौदा संविधान जारी आएको तक्न सम्भावना आवया मजुझौँ हुन चुनौतो विपक्षी दलतेको अवरोध विरोध वा आन्दोलन ज्याझका कारण सत्तारूढ दलतेको तयारी तक्न मजुझौँ हुन चुनौतो ठ अवस्था छि गुकुथा ठो अवस्था त कैचना दिएको डु ठो विषयले छि ठाको विचार पङ्का दिए भाइ ठोकिन चाहिँ ठाको विचार दिएको छ तर सु पासा फोन चाहिँ गुरु गएको त लसको स्यापा के भने जोजलपा जोजलपा सुन भन्दिया हजुर पुरुषोत्तम जो आयु अवस्था त कया छि गुकुठा सोचना दियो डु अवस्थालाई एकदम प्रगतिशील अवस्था चाहिँ दिन त्यागको छ हजुर सरासँग चाहिँ यी निवादनमा चाहिँ ठाउँ अधिकार चाहिँ सुनिश्चित यहाँमा रहेका चाहिँ के चाहिँ जनाएका छौँ दु ठिका छौँ दु चाहिँ बामा पछि छ हजुर अथे चाहिँ आदिवासी जनजातिमा चाहिँ ठो विषय त चाहिँ उठेन चाहिँ बामा पछि छ भुल्न चाहिँ ठिक हो पिछडा वर्ग अल्पसङ्ख्यक पछि चाहिँ लोपमुख जुनि जाति दजुल ठाउँ चाहिँ तथ्याङ्कन चाहिँ बिएर हुँदो तर ठो जुन संविधान सभापट्टि चुनाव जे ढुङ्गा चाहिँ ठोक्सो हान हारे जुसे जुल छ एकदमै एकदमै लिने ऊ तिन चाहिँ खान्द छ भुल्न चाहिँ त्यो जाति तनाजो जातीय चाहिँ भने ऊ जुल तर जब ठो संविधान सभा चुनाव हान पाउँथे जुल तर आ ठो समय के ठो संविधान उही समय के आ केही दिन जुगे भाइ दिने ठो ठकिता चाहिँ मध्ये नसकेन सुइबले चाहिँ ठी ठो मनकासँग छ समिति जुल अठे चाहिँ ठो भुल्न चाहिँ ठो नेवा साहित्य राज्यले सिक्या चाहिँ पहिचान साहित्यपट्टि संविधान त मार्या चाहिँ मागेन छौँ ठो विषय त चाहिँ माला भुल्न चाहिँ मिडिया डेमा हो मिडिया चाहिँ पक्कै कम भिज चाहिँ म सुकेन छ हजुर त्यहाँ अरे चाहिँ त्यो भुल्न जुन ध्याट्नु उत्सुरा छन् यी नेवा सरकारका विषय मेट्रो एसएम जुन तिको चाहिँ आएर मिडिया चाहिँ जुन मुख हजुर त्यो गो पुरुषोत्तम जो त्यो गो आन्दोलन यी ज्याझो त वैचन सञ्चार माध्यमे छिताइदिथे पहिचान या मुद्दा संहिता या मुद्दा त कया गुल्न ज्याझो त जुयु ख ठो ज्याझो त कया सञ्चार माध्यम त्यसमा उसले थ्याम बेचन्चाउने छि नापानसे वा चापदि ख नापानसे छि सन्तैचनौ ख झिगो मुद्दा त झिगो सहय त सञ्चार माध्यममा थ्याम बिल तर थ्वे कारण गो संहिता पछेतर पहिचान पछेतर त्यो पछि चाहिँ मोर्चा ख गठबन्धन ख ठिमसँग गु कथाई चाहिँ संघर्षै ज्याझो होइन त्यो संघर्षै कारण आवया मस्यो त संविधान त न हे फै मकर घाटे बिख ठो चीज त गु दुखेका हैन छ छौ कथा चाहिँ छोटमोटो सोएका र छौ कथा मचाएको पहिचान व संहिता पछितर्थ्यको आन्दोलनका कारण संविधान त के मौईपति अवस्था वलर घाटे बिच चर्चा हैन छ न ठो गुल्टेको सान्दर्भिक ठेन छ त्यागले आ जे भेट्न सकोर नि पुङे हजुर तो मीडिया है मॉल दे ला तो पकाया हो तर तूने ये निवा तो मखला ये कंडे उपरी जस्ते तो मेरे ऐसे सोचे जाते हैं ना वाला तो बने हैं कमेंट देवे मुरो तर त्यागनो सुराज ना जाएं ये निवा ते उन्हें छुट्टी मीडिया पांच घंटा छह घंटा चले आओ वाला गये का वो मीडिया जाएं चिता आवश्यक जुला छौ मिडिया गन्जिना चाहिँ थो मलाई वास्तविक खन ठिकै थाक्यो जस्तो हुन्छ जस्तै आफ्नो जग्गा बन्द जुल तर पल पल यो पनि समाचार त धेरै नै चाहिँ हजुर हजुर ऊ चिज त चाहिँ म होला चाहे ऊ आदिवासी जेमा चाहे निवादे सम्बन्धित जेमा चाहे लोकमुख जाति त्यो पनि सम्बन्ध जेमा ऊ चिज चाहिँ गन्जनीमा ल उसले मिसिस त रहे जस्तै मङ्कासँग त धारिदिनुला छुमासी यो पनि दलीय प्रतिनिधि दो चिज खने अघि ला नेवा दे दबु ढालकिनलाई तस्कै तरौँपट्टि नेवास आफिन्छु तरौँपट्टि खने राष्ट्रिय सङ्गठन खने हजुर ऊ चिज चाहिँ थो मिडिया देख्योली मिडिया फेक्योली चाहिँ छ चाहिँ पलमैया हो यी जिन चाहिँ छुट्या चाहिँ हजुर आएको छ यदि चाहिँ सुन्दिया चाहिँ करोड रुपियाँ भनी उपासना चाहिँ थिए भुल्न जागरुक दुपिन्छु लाख लाख रुपियाँ लगानी हेर्नु ल्यायो कि है तरौँ चिज चाहिँ जिम्मो खन नि ठकिन आन चिसामा चाहिँ छौ प्रचार आउँछ अब भुल्न चाहिँ चिसन जना आउँदो मिडिया सम्बन्धी सेव खसन आज पत्रिका पनि मुक्ता चाहिँ जे सामान्य मजदुरको वा जे पत्रिका नि वा पत्रिका सुहाने चाहिँ पस्कन चाहिँ भक्तपुरै सम्बन्धी खनाए खसन चाहिँ कमका जिन सियामा ल जी वा एक घन्टा यो पनि मेट्रो एकदम जना छ नेमा ल हरेक चिज खोज ठिकै हो त होइन के रोन्तको चाहिँ थियो कि झ्याजो चाहिँ ब्याज आउँदो ऊ एकदमै लेता हो हो मिडिया न जब तक झिदा चाहिँ हिँडे है म हो तब तक चाहिँ झिल लिने ज्यास नि ए जो नि चाहिँ यदि थो मिडिया चाहिँ झि मेट्रो स्टेसन जनाको पनि पस्ने दो छ लगानी हेर्नु निकिनिकी सङ्गीत बारे पहिचान बारे अधिकार बारे थोथो खो ठेठे खरे पनि निकिनिकी वे बारे ब्यास हो समस्या खाना खान्दो जिनिसले गुलिस नेवासँग आन्दोलन ज्यासको बारे ज्यासो नि हे गुलिस न मस्यो थो बन्द सिके लागि ज्यादा हेर्नु मस्यो फेर आज होला अब टिभीएस उयोमा प्रचार दुने प्रचार नै उसले खासै भने आएको छ मरु ए जो नि चाहिँ खा ठुके खुवास चाहिँ निस्किन्छ बजारदेखिलाई थक थक टुनिने लगाइ नि सरकार विषय यो भाषामा ब्याज ढिला छिर यो भाषा कार्यक्रम झालिकन झ्यामासिने प्रायः चाहिँ निपिन्दो ए जो नि चाहिँ दक्षिण आबा चाहिँ थो थकिता चाहिँ झिसम पलिया माथिन्छ जस्तै त यङ्गे मजुर थिए मजुर या संविधान हुने चाहिँ यङ्गे मजुर या पनिन्दो ऊ छुट तनाउ म पनि तुने आजको दिन निवास तुने जागरुक मजु नि भुलि जेमाको मजु नि केही चाहिँ झ्याज आउँदो केही चाहिँ मुठिया नदुने थ ठुले सा नेवा पवित्र राज्यले जातीय अधिकार जगै खला एकल पहिचान ढालिकन चाहिँ समस्या जग राज्य चले खला ठेजु सला मजुर हेला भुलिन नुवाई पनि पाचिन्दो निवास है खेलेर अहिले चाहिँ मुठ हुने दुनियाँपट्टि जुन दुनियाँ समावेशी लेखि त्यहाँ चाहिँ टोटल पुरा दुने सुदुरिया चाहिँ ऊ मुसिने मठुए खला कि छि स्वेबले आछी थो विषयले एकै छि थको विचार पङ्का दिइरहेको डो थको विचार पङ्क्यो चले एक पासिनसम्म पङ्का चलाइ दिएको डो ताथे छि तैदी थिएँ थो गो छि छौ जिज्ञासा तैदिल एक नेवातेसम्म मठु मठुए खला कि ठिकै चाहे मजु खला कि ठिका ठिका न पाउँ त चाहिँ मसु खे छ वास्तविक चाहिँ एकल जातीय राज्य जो ढाया दुने ठिकट नदुने वास्तविकलाई वेगर वेगर ठिकाको मेला पकायो मको छ्यार छ छौ जाति जो जुलेकिन चाहिँ छौ भाषा जी छौ संस्कृति जी छौ भेष जी आयो अवस्था चाहिँ ऊ सिकारे मुखु मखला झिसन ठिकोला वे खने अय अवस्थालाई ऊ मुखु ए जुने चाहिँ फुक्क भुल्न चाहिँ जनजाति थो निवास साहित्य राज्य दुने दु निवा दुने चाहिँ दु वर्क सुन्दा चाहिँ थुपस्ट चाहिँ अधिकार पियु दुने चाहिँ राजनीतिक रूपमा चाहिँ सक्षमता दुपट्टि चाहिँ फेर्यो दु ए जुने चाहिँ भुल्न चाहिँ लिने बर्दा त्यो छ खसै एक योपट्टि ए संविधान सभा खोलायो खसन चाहिँ भुल्न चाहिँ मुठु पिएन लेखेँ त्यहाँलाई एको दुने अघि दुने संता चाहिँ अधिकार सम्पूर्ण यादव धासा चाहिँ अधिकार बिल धासा चाहिँ गुल्म चाहिँ छि होटै पूर्वक किसान खलाइ अन्त चाहिँ हो त्यहाँ चाहिँ खलाफै मुखुर हिउपट्टि जिन सिकाएको भएन हजुर मेरो फोनवाला के छ फोनलाई म पनि फोन वेजन जो लगा तर फोन आना तो उठे जो नहीं जगह जिंच रहा था यूँ बात तो इतना छोटे आदमी हो रहा था तो क्या जी कपाली में एक चीज़ लाई है आज कपाली का कपाली डाल के इंसान है इधर कपाली समुद्र नहीं था गुना त्याग तो दूल सही ले जाए एकदम लीने खा अच्छा लीने जी ले जाए लीने रही उठ रहा था पिछड़ा वर्ग महला छो जाए महला छो अधिकार मरु न तनसन पटी दो न जाए महला सरकारी जागीर जाए तो रो न पोसे बनाए दो अरूमा व्यक्तिता चाहिँ हेलाइरहे स्वाभाविकै ख मानवीय रूप होइन जिसन अटौ महामा वा फोरमा जिसन जिजा खोजेना खलाउ हेपेना खलायो भनेर दुवै दु खै खनि चाहिँ उद्विधन दिए यदि चाहिँ व तपाईँ समुदाय त नचाहिँ जस्तै संविधान सभा एमपी सदस्य महला जस्तै चाहिँ छौ उदाहरण मन्त्री बिल्ला होला ओहो कौवर बजीको तरमा स्नेह दिनु हो अन चाहिँ सुझिरहेछ न चाहिँ जस्तै उपलो जात तरौँ पनि जात उयोको पनि वया चाहिँ उयो गर्दा चाहिँ नमस्कार आमालाई रिक्वेस्ट आमालाई हरेक जीवले चाहिँ ओहो महा सम्मान प्राप्त रूप चाहिँ म सुसीलाई ओ खनि छ मलाई जुनि चाहिँ जुन उत्पीडन सहना त व्यक्तिता चाहिँ त्यही यङ्गीले चाहिँ उता चाहिँ सम्मान स्वरूप चाहिँ केही व्यक्तिसँग नुहाइले चाहिँ वे ख सम्मान अनलाई उत्पीडन हरेजी लनि छ न कुए वया झिसन चाहेकोपट्टि अधिकार चाहिँ थोक ए थो थो थोक अथकिता चाहिँ यदि सुन चाहिँ मध्य नजर याना चाहिँ यदि भने भने मुक्त राखला त्यो जुन संविधान वयान चाहिँ अघिपट्टि औकिते चाहिँ जिम मखन हजुर हस् एकको सुभाइ देशम चना पुरुषोत्तम जो छिटा थको विज्ञापनका दिउने छिन थको विज्ञापनका दिए उखेन चाहिँ छिन जिमीको स्टुडियो फोन ल्याब 42 32 735 अनि 42 32 736 फोन लिन थको विज्ञापनका दिँदा छिटा इनाप हुन्छ न संविधान जारीजीको यी 79 वचनको र संविधान जारीजीको यी 79 वचनको यसले संविधानीय गुलिखे विषयवस्तु अझ सहमतिजी भइसकेको मरो ठुकेत लिपा मिलेयना उनीको काटे कथाइन खप्या वचनको छ अथेवया गुगो संविधानीय तिथि समिति त मध्ये संवैधानिक राजनीतिक सहमति तथा संवाद समिति तको मछि सहलजिया संविधान सभा बैठकै उनका आफ्नो संविधान सभा बैठकमा समितिले जिम्मेवारी बिगर काटे कथन होला समिति बैठकलाई चुन औपचारिक अनौपचारिक द्विपक्षीय त्रिपक्षीय तिथि कथा बैठक चुन बालवतारेन बैठक चुन्छौँ तर बालवतारेचौँको बैठक जोसान ठो बैठक सहमति यामफ त संविधानीय गु अन्तर्वस्तु सहमति जिमाउ ख वा सहमति याफ अवस्था मर्ने तयाको अवस्था न संविधान जारी याको रका सत्तारूढ दल त लगे चुन्छौँ आवैको संविधान संहिता वा पैसानीय त सम्बोधन मजीको कथा संविधान जारी जुल्ला छ ठुके त माने यहाँको जुइमको रहेका तिथि जातीय मोर्चा त अथवा पहिचान संहिता पछि तर्थ आन्दोलित जे सकुठो ठो आन्दोलन या त कया दिपाङ्गो छौको घटनाक्रम कथा सके मस्यो त संविधान जारी यहाँको खुनाउँदैछ मस्यो त संविधान ठोइ विरोधी त्यो अथवा विपक्षी त्यो विरोध अवरोध पङ्ग वा आन्दोलन या कारण थो ज्याजोतन थो मस्यौदा संविधान हेपेको अवस्था तक न मोरल गाते पनि ख चर्चा आउँछ सङ्गठो छिं चोले गरि छिं सो छिं थाउ बिजा पङ्गा दिपे थो चोले थन फोन सु पता चाहि दिनु गुटु वेगा तलासको स्यापा के हुने जोजलपा जोजलपा सुन भन्दे जी बलराम बेति हला हजुर बलराम थो छिं छोटु नि अन्त किन नवम भाजु चाहिँ एकदम बाले पुम गर्न भन्दै थियो दु चाहिँ नवाते उसे छुको हरियो अस्थिति हो कि मामा किन किन दियो दु हजुर थो जु हिसाबले छोटकि जस्तो ढाको ख छ थुआ मन जिन पिने छु थुआ घटना से डेवलप जुल ने आमुखला थु 15 मि जुल थु या मा बारे जुल थु जे दैट मावडी जुल से जी जे छे छु वछि थु तरे पिन पिन पुग वछि दाज के पिने जुल मु से जुल फुक्ष छु जु नि थु घटना से लेला थिपिलो मतलब चाहिँ आछु संसद धापी संसद छु इमसा छु अपो थो मेजोरिटी मुभमेन्ट नहा थाहा हुन्छ नि खालि प्रकृति आउनु नहाएर थो खालि आज चाहिँ जिउ हिसाबै सास्तको त्यहाँ जो गर्ने हिसाबले अन्तजी त सासै लान्छ डटा लान्छ यता थोइमसँग मतलब चाहिँ झ्याक्वाइ राख्छ नि झ्याक्वाइ फिन्छ फेन्टो छोजी फे मक्र छोते ठुले माला उठ डेभलप जुल ठुकेलाई फुक्सिन हुन्छ धन्यवाद बे मागिस पदम यात जुल ति प्रश्न फुक्सिन गनी हजुर हजुर त्यो ग्रुप जुम ति जिसा इन्टर सुभाबीमा अझ चन्द किन धै छ भाजो दै दिस चाहिँ जी नेवार अझ बस स्वास्थ्य गरि जुम गनी जी थन न पुरा जु एरिया सरमले आफा मोन्टेस चाहिँ ठो जातीय पहिचान दिए मसुनिका फे मुठी हिम्छ ढासबाट ए ठो छुरा हुटका ठुलो हल्का हिम्छ कहीँ भिगु नि छोजी दुखे जो मतलब धन्यवाद ज्यान उल्टके केयरलेस देनका अजिमे फोटो गेल रहेछ सहर बजे पिन लाउने खर्च मेरो दिब्लो तापालो हो ठुन्छ पनि निवाटे के उसले चेतना जी दुई मुख खुवा वो हुन्छ र जिम्मे र ठोइ दिएको थिएँ जस्तै काठ काठे जो हुन्छ थोरै सिए मुसिन थिए ताक एजुली झिबरी चाहिँ मतलब त्यो निर्बाट चिन्नेवा चिन्दै स्वस्थ निर्बाट परिसा अपो एक्टिभ जी पाइँदैछु ठोजको जिउ जिउ छ ठो इबी संसद यो बाखेर छुँदै जिना इबी छुया फ्रिया मुख्य चुनको जिउ जिउसँग गु आन्दोलन ज्याजत वेचन चौधो ठो ज्याजै त कया चाहिँ छिन गुठा सोचना त्यो त गठे आ थौयन छौ छौ पद्मरत्न तुलाधर नेतृत्व रूपति चाहिँ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल ख उके छौ सबै या त्यो हुन्छ थोला थोल टस्के मालो चीजका साथै ठोठा चाहिँ झिपको नेवा त जुनि किन केन मावडको ठोठा मेला ख ठोठा मे कटनी जक म धन्यवाद न गुली ख गुस सशक्त केन मावडका एजुनि झिपी थौ थो नेवा नेवा थापि फुक हे मखला मतलब चाहिँ कम से कम छे छम छम जो वो ऐसा अनुभव भी मारा वो मैं कल जेम मजे लो खाली पदम समय से तो है का मॉल के समय समय से तो है का वो जेम मजे नहीं चीना सा सकते जी मारा ऐसे बोले जीव इस समय ठों जुला छोटा सा मारा रह जुला ठों जीना थोड़ा सा बात जीव सम बचा पत्ती पर से ऑफ ऑफ फर्स्ट के अनुसार के ऐसे नहीं ट्वीन तो थो संसार बाद धापे छुचो धापे छुचो धापे ऐसे नहीं और ठे धले अब उन्होंने नवनी ये भी जाए क्योंकि ऐसे जी सक जी बाल का ऐसे जी थो कम से कम जी न जी थो जी समय निवार ना था जी दक्को निवार छोरी को स्थान तो ना हो जाए आवाज ना तो ना हो जाए थो कम से कम छह थम थम वो भी हो और वे कम से दी तीन घंटा चार घंटा टाइम भी हो जी छाछा अनौचे अंत को मुनि उखा अन्य सभाजी सभा भर चला चीज सक पानी चुनि उखा ठूल जो ज्ञान मिला सा ना नहीं जी सन निवार तार यहाँ जुएगा तार वो जी उपस्थिति खंड जी उपस्थिति खंड जुल चीसा थक मागे तो घुस संबोधन यान खा वो संबोधन यान चीज सकने पक्ष चीज दूर घाटे कि सकते जी पुस्ता दर्शन दान दर्शन दान देखिए तो क्रेडिट देख झीसा एन उठो ज्या झीसा आया ज्यादा जी एक दर्शन दान बांधे ज्या जी दक्को ने मार मतलब ठाउँ फुर्ती नक्स आए तो चार चुकिया उनमा उसे जी धोनेवा कोठा कोठा खलाउँछु नि मको सरेन बुक अपो खला कोठा कोठा खलाउँछु त्यहाँ म होगा अनि कसको ठोया ठोया मतलब लाइनेलाई भित्रे धन्यवाद नि कसको अठिन्छु ल गुली मुट प्याउ लिएपछि उनो सोच्नु ढुम खोला ए मगा त तिमी प्याए भए मार्ग हुन्छ जिउ ठोया ख जिउ ठ्याबल खोला मेबला एक एक सुनाइ दिन्छ बलराम जोशी त त्यसैले आफ्नो मेरो फोन हेर्न सुन पर्छ चाहिँ दिनु गुरु वेगत नलस्या पाक्यो नि जसले पाए हेलो जजलपा हेलो जजलपा सुन्नु भन्दे जी किपी नन्दलाल हजुर नन्दलाल छ हजुर लिपाङको परिस्थिति या त कया छ तैति छु बिचा पङ्का दिस जिद चाहिँ छु छुरा माख्यो होला हाल्दा दुनि खोपे चम्प सोचम दाइन दाइदिल नि हजुर वे कोही खोइ एकदमै प्यासि छ दुनि त्यहाँ छिस चाहिँ मिडिया चाहिँ छिस चाहिँ छिउ ख चाहिँ छिस त्यहाँ भएको दुनि आज जस्तै उखुन्छन् छि नेपाल नेपाल भन्ने चाहिँ कार्यक्रम छोडेको पनि लाग्छ यहाँ कुनै उखुन चाहिँ छौ फ्रन्ट पेज राजधानी पत्रिका चाहिँ नेपाल बन्द विरुद्ध चाहिँ जुलुस प्याउ नेपाल खुल्ला सरकार चाहिँ जुलुस प्याउ पनि पत्रिका मिडिया मिडिया त्यसै चाहिँ छि जनजातीय त एकदमै दमनीय प्रतिक्रिया उयो आउनु हुने त्यही विरुद्ध छिसँग चाहिँ नआउँ मलाई झी चाहिँ सोनीको लय चाहिँ झी एफएम त चाहिँ नेवा एफएम त चलाइन बिस बाइसवटा एफएम त ढुम ला तर फुक्कुसिन झी नेवाट समर्थन चाहिँ झीसँग चाहिँ झी ज्याजवाइट चाहिँ प्रार्थना ब्याज ज्याज झी चाहिँ प्रचार प्रसार नउसँग झी उहाँ चाहिँ घटकमा उइरहेको छ झी चाहिँ मदन कृष्ण हरिवंश खलामला तिमीसँग चाहिँ घटकमा ध्यानमा र मदन कृष्ण पहिचान सहित यो संहिता उयो संहिता सहित पञ्चायत पहिचान सहित यो संविधान ओल्लिरहेको छ वेस्टम्यान मवे बेस ठुके नआउँदो उहाँ मलाई त्यो झिसँग फेसबुकै छि उयो उयो आक्रमण या मलाई नि मलाई वाद प्रतिवाद या त उहाँ चाहिँ झिटा चाहिँ झिटा बुल्ख उहाँ चाहिँ झिटा चाहिँ या त उयो झिस उसले प्रतिवाद झिसँग या रहेको ल अहिले उतै त नि मेरो मेरो बिचमा छिटा चाहिँ बोबी चीज चाहिँ विरुद्ध हरेक चीज खपिगा आऊ चिसो नुआ चिसो पछि समाचार मिडियामा गयो चिसो गुल्नको आश दुपी मतलब चाहिँ आन्दोलन प्रति चाहिँ आस्था दुपी पहिचान सहित त्यो आस्था दुपी मुठ र झन्झ निराश दिपट्टि जाइम छैन ठुकै त प्रतिवाद चिसो चाहिँ मिडिया नै यहाँ मालका पनि नन्दलालजू छिन थको विचापङ्गा दिएपछि उकेन चाहिँ छिन जिम्मेको स्टुडियो फोन ल्याए 42 32 735 अनि 36 फोन यहाँ दिन्छ चिउ ज्याज इन कोसा दिउँछु दक्ले लिपा छम्म पासा चाहिदिएको दु वेगर लसको स्याफा कि भने जोजलपा ए जोजलपा उडेन जी शान्तराज हजुर शान्तराज हजुर अन्त गर्ने गुम्पा छि पुरुषोत्तम भाइ हजुर चिउटाले जिउन समर्थन डु मलाई छिस छौ चाहिँ ढेउला गाने ना चाहिँ निषेध छ प्रसारणमा त्यो मलाई ठो नि गुनै गुना ठ्याम्टी लगे आयो छो नि ना जाने को धन्दा छिटा धन्दा ठो तर छिवान धन्द मुरो हो ठे हो गोपुर सटम पाएन डालो बोला जा नि मलाई छिटा न छो चाहिँ लगे जो जे झिन ठ्याच न ख नकर्ने नन्दलाल जी न ढाल बलराम जी न टाइदिल मला तर ठो नेता त्यहाँ चाहिँ ठो वास्तव मुरो एक मिनट नेता जग जाने भाषण जग बिच कार्यक्रम यहाँ सिरलका ठिक छुट्या मुरो मला जे फेसबुक चाहिँ कुट काटे सन् ला जे चाहिँ नेपाल भाषा चाहिँ 5 मिनटसम्म डक्सन सिउगा डट आइगा मला तर ठो मेट्रो एफमिया जे फोन जान अलिक मुसी फोन जान तर सुजने नेवा भाइ छ नेता चाहिँ सुसम नेता त्यहाँ छ नेवा मित्र एफमिया फोन जानेको छ टका टाउमहरू छ तर चिज जनसाधारण मन हुँदैछ नि मित्र एफएमए चाहिँ नेपाल बसेको प्रोग्राम हिँडा चौँदु तर ठो नेवा नेता चाहिँ मित्र एफएमए नेवा प्रोग्राम जुम हो मेरो प्रोग्राम त नै हुन्छ नेपाल बसेको यहाँ चाहिँ ठप्न आन्दोलनले घेक भगाइन्थ्यो अरे एम छिउटा मुठ हेचुना जिगो जारे थास ठो टाल्दै पोट हेचुना चाहिँ ठो छिन्डपट्टि टाल्दै खानमला जिगो मैले त पालो ढाल हेँ ज्या चाहिँ अनि गुख्न उगा चाहिँ पुर्सटम भएन ढाउ खान ज्याज छ नि उसले मिसी मिडिया चाहिँ छिटा चाहिँ ब्ल्याकआउट या थिएन हो हिमसँग छिटा छुया चाहिँ कार्यक्रम चाहिँ छियो चाहिँ गतिविधि चाहिँ हिमसँग चाहिँ रिपोर्टिङ या इमो हो मलाई तर ठग्या चाहिँ छिसँग चाहिँ छौ चाहिँ गुठा या मलले त्यो चाहिँ बिचा या मल लिगो जी उख्न त यो खुवा जी मलाई नाप्न त यो खुवा जी बराबर याच्नु ख तर अझ चाहिँ नि खैटामा घाम लागे छैन ढाठेन त अझ न चाहिँ यता त्यो छुटा मुरु मुनुमुर गा हाला चुनि चाहिँ रुस या छ मुनुमुर रहे कार्यक्रम या छ मुनुमुर गा हाला चुनि तर मुनु चाहिँ गेना पिट्ने हे त्यो चाहिँ योजना एमके मुरु तर मल लगाएर रहेछ इम्सान चाहिँ योजना डेगा चाहिँ मिचाक लगाएर रहेछ छिन्वाट चाहिँ छेन्द्र चुनाव चाहिँ ले उयो सुन टक्ला चाहिँ नेपाल बनाया अङ्कल निवाट प्याया मला उसले मुनुट कुटे हेर्छ नि नेटा चाहिँ नेटा चाहिँ खुबी दे मलका बिहान मजिल्ने मला अनि जिटा ठया ख गो पुरुषोत्तम भएन तापट्टि जायज दुख त पुरुषोत्तम भाइ यो चाहिँ आवाज चाहिँ ठो नेटा त्यो ह्याप्ने ठेङमा मे प्रोग्राम त नेपाल होस् प्रोग्राम त स्पोन्सर होइन नाचिस प्रोग्राम त्यही माल्ने त गो पुरुषोत्तम निवा कपालीजु अथवा बलरामजू नन्दलालजू वा शान्तराजु बताइदिथे यदि सञ्चार माध्यम यो भूमिका तडङ्गो ख छिकमिन सह सक्सेना वाचाको सुना दिएको छु ल सञ्चार माध्यम म थाहा छ उयो के ख छ प्रायोजित यहाँ छ नै यहाँ थाहा छ ढेवा दत्तकार लाग्छ प्रायोजित यहाँ भन्थ्यो अझ्याको ज्याजो बिमखर खा चाहिँ सायद मठाइजी यदि चोखे गो शान्तराज चिउता किन दिएको ख मेमीको विषयवस्तुलाई खै चोटि सामान्य एफएम त कन निनीको ज्यामयन सबै नेवा नेता त्यसमा आज एफएम निनीको यत्न यहाँमा उयो कहीँ विचार ख सायद उयो कमिसन गुल्टीको निना दिए मध्ये उसलाई उयो कमिसन सायद सियो शान्तराज जी तैदिथे सायद पक्का न न्यौ मुखेमा यदि न्यौ ख छ उयो कहीँ त उयो कपिन शान्तराज जोजु र अठ्या बलरामजू नन्दलालजू गु उयो कपिन छ इले बिले चिउता पङ्कज चलाइ दिएको ख ठुको ज्याजो मार्फत अथवा मेमेको ज्याजो छ्यामोजीमा गुगु ज्याजुले भुतिकया थगो अधिकारी नीति गु उयो कपिन छ थगो विचार थगो राय सल्लाह सुझाव थगो सब पङ्का वैचना दिएको ख ठु सहित कया नेवा अधिकारी नीति आन्दोलनले कुहाउ सबै नेता राखिन्छ छ अवश्य न छ सर नुहान बिमा ख तर नुहान चौन रहेछ अवस्था मरु ठो खै त कया चिसन वाच्याकीमा कि वेकअप त आज चिसन कुहामाला के छिक्मिन छ थ्याङ्क यिनी माला घाटे पिटी खण्ड कठन उनी माग आवश्यकता खण्ड थुले राशि थोया ज्याजो इन कोचाइदिएको छु ल दक्ले लिप अझसम्म पासा छन् चाहिदिथे छ खेरले चाहिँ फोन मकाएर गाटेको थलेसम्म पासा चाहिदियो त वेकट बचा हाकल वेक भिजा क्याएको पाख्यो भने जोजोलपा जोजो लप्पा भिन्सुटाजी विश्वनाथ श्रेष्ठ सामग्री हजुर विश्वनाथ छेउ एकदमै यी महजी रङ्कलालाई प्राविधिक पासमा चाहिँ लान भ्याइया रङ्कल बचाकमा छिथो छिठो फोन यहाँ कारण छुरा छ थो लाखौँ नेवाटे छन् ठो ज्याजो यहाँ छन् जाउँदो अहिले नयाँ चिज ज्याजको छिउ संस्कार मरो बानी मरो ठाउँ यहाँ बास्मिसन ठुयाउँ किसिममा प्याछि नक्सा खनान दिउँदो अहिले थो फोन है ठोजिया जोले नवान दिशा रखा ठोज जाजो न्यान दी सक सिट जी इना पेंचनों का जिन सूर्य फोन महीनों कारण छुरा सा अज सहभागिता जी माला पश्चिमी योको वे माला थे चुटा दखा मीडिया ठोंकने थिया किस्म हमला जान चाहूं कि वो मीडिया विरुद्ध आची गहना वनी उठे चीज का ठक्क बिचायन जी संगा जी थे जीव जाजो इना को चाहते मुझे जाजो निना तुना दी लिए चित अले जाजो ले बोती गया थाग मुमुं को विचार दिया दी भीम पुरुषोत्तम निवा कपाली अथे बलराम चित्रकार नंदलाल महर्जन सांद्रा साके अले विश्वनाथ श्रेष्ठ वेलकम टेक को सुबह दिया था प्राविधिक खेला ग्वालियन दी पास सुनील अपना सुबह दिया था थोड़े चुको निवास सरकार जाजो पाखे जिला न हुआ था उसका बिहार दिशा थोड़ी तब बै सुबह